काली पनि देखे मैले गोरी पनि देखे मैले भए भर कि गाउँ घर कि छोरी देखे तर यो आज मैले के देखे ससुरा कि छोरी पाँच छोरी देखे तर यो आज मैले के देखे ससुरा कि छोरी पाँच छोरी देखे बहिनी लड्न लाग्यो भर दिउँ कि भने जस्तो घर भएको भर दिउँ कि काली पनि देखे मैले गोरी पनि देखे मैले भए भक्ति गाउँ घरकी छोरी देखे तर यो आज मैले के देखे ससुराकी छोरी पाँच छोरी देखे तर यो आज मैले के देखे ससुराकी छोरी पाँच छोरी देखे।